आपको मिलनसार कैसे बनाया जा सकता है? ये हकीकत तो है, ये है कि ये कुदरती अता होती है कि बाज लोग फितरी तौर पर मिलनसार होते हैं, लेकिन कोशिश करने से भी फर्क तो पड़ेगा इंशाअल्लाह। तो इसके लिए मिलनसारी के फजाइल पढ़े, मसलन सलाम में पहल करने के सवाब पर गौर करें। तो जब दो मुसलमान आपस में सलाम करते हैं तो गालिबन कीमिया सआदत में यह फजीलत लिखी है कि दोनों में 100 रहमतें उतरती हैं सलाम जब करते हैं। तो एक को 10 मिल सलाम में पहल करने वाले को 90 और जिस पहल करने वाले को 90 मिलती है जो पहले सलाम करता है, बाकी के लिए 10 बची। इसी तरह मुसाफा जब दो मुसलमान करते हैं तो इनमें 70 रहमतें तकसीम होती हैं। तो जो पुरतपाक तरीके पर मुसाफा करता है 69 उसको मिल जाती है, तो बाकी वाले की बची 1। तो अगर हम मुंह चढ़ाकर मिलेंगे तो 1 मिलेगी, 69 अगर किसी ने मुस्कुराकर पुरतपाक तरीके से हाथ मिला तो 69 वो ले जाएगा। दोबारा लिए कि इस तरह फजाइल पर गौर करें और इसके फवाइद पर भी गौर करें, क्योंकि बाज़ औकात मुस्कुराकर मिलने से इस्लामी भाई जो है वो इतने खुश होते हैं कि मदनी माहौल में आ जाते हैं, और बाज़ औकात बेरुखी से मिलने की वजह से अच्छा खासा आता हुआ इस्लामी भाई पलट जाता है। तो एक इस्लामी भाई को अगर आपने खुश अखलाकी के जरिए पा लिया और वो मदनी माहौल में आ गया तो इंशाअल्लाह अज़्ज़वजल वो अपनी आइंदा नस्लों को भी इस माहौल से वाबस्ता करेगा, कोशिश करेगा। तो आप देखें तो उसे कि एक बार आपके मुस्कुराकर मिलने की वजह से एक इस्लामी भाई जो बेनमाजी था नमाजी बन गया, सुन्नतों का आदी बन गया, पक्का सुन्नी बन गया, और अब वो अपनी नस्लों को भी पक्का सुन्नी और बाअमल बनाने की जिद्दोजहद कर रहा है। तो गोया एक बार मुस्कुराकर मिलने की वजह से आपने एक की नस्लों की इस्लाह करके उसका सवाब जारिया कमा डाला। तो इसका अपने को पता नहीं होता कि हमारे मुस्कुराने की वजह से हमको इतना सवाब मिल रहा है। तो इसलिए मतलब आदत बना लें, और ऐन मुमकिन है कि आपकी बेरुखी की वजह से कोई बदजन होकर चला जाए और वो जब चला जाए और पलट कर ना आए और खुदा ना खास्ता वो किसी गलत हाथों में फंस जाए और उसका अकीदा और ईमान बर्बाद हो जाए, तो ये आपकी बेरुखी की वजह से माज़ अल्लाह ऐसा हुआ हो। तो खुद हाजी मुश्ताक अत्तारी रहमतुल्लाह ताला अलैह खुद अपना वाकया इन्होंने मुझे बताया था कि जब ये पहली बार दावत इस्लामी के इज्तिमा में आए थे तो उस वक्त जब इज्तिमा खत्म हो गया तो ये जाने लगे, जैसे लोग चले जाते हैं और आप लोग रास्ता दे देते, तो कोई समझदार इस्लामी भाई इनको मिल गए जिन जो जानते नहीं थे, वैसे ही हम तरगीब देते रहते थे अब भी देते रहते हैं कि अच्छी तरह मिलो, नए इस्लामी भाइयों को मोहब्बत दो। तो कोई समझदार इस्लामी भाई से उनकी मुलाकात हो गई, उस इस्लामी भाई ने बढ़कर इनसे सलाम और मुसाफा किया और उनको प्यार दिया, मोहब्बत से मिले, तो इनका दिल बहुत खुश हुआ और ये दोबारा आए। फिर मेरे से किसी ने मुलाकात करवाई, कुछ मोहब्बत मैंने भी दे दी और ये अत्तारी बन गए, और अल्हम्दुलिल्लाह बढ़ते बढ़ते बढ़ते बढ़ते इनके मजार पर फूलों के अंबार हैं। अल्लाह हू अकबर या रसूल अल्लाह। अभी थोड़े अरसे पहले मैं इनके मजार पर गया था तो अल्हम्दुलिल्लाह मतलब खुशबू की लपटें आ रही थी, اور آپ بھی انشاءاللہ جائیں گے تو خوشبوؤں کی لپٹیں آئیں گی، دوسرے بھی صحیح بتاتے ہیں تو وہاں بہت خوشبو آتی ہے. تو یہ دیکھو نا کسی کی ملن ساری نے ان کو کہاں سے کہاں پہنچا دیا. ورنہ جس کی اچھی آواز ہوتی ہے وہ گلوکار بھی تو بن جاتے ہیں، گانے بھی تو بولتے ہیں، فلمی گانے بولتے ہیں نا، جو فلمی گانے بولتے ہیں آواز ان کی بھی بہت اچھی ہوتی ہے، لیکن آواز کا وہ غلط استعمال کرتے ہیں. اور جو مدنی ماحول سے وابستہ ہوتا ہے، جن کو یہ ذوق ملتا ہے، وہ اپنی اچھی آواز کا استعمال سرکار کی سلاخانی میں کرتے ہیں، نصیب اپنا اپنا. بہرحال یہ کہ آپ ملنسار بن جائیے اگر آپ دعوت اسلامی کی ترقی چاہتے ہیں. اور یہ بھی یاد رکھیے کہ ملنساری انفرادی کوشش کی روح ہے. اگر آپ منہ چڑھا کے ملیں گے اور کسی کو انفرادی کوشش کریں گے تو وہ اتنی توجہ نہیں دے گا. محبت سے، پیار سے، پیٹ تھپ تھپا کر، گلے لگا کر، تحفہ دے کر، آپ مطلب غم خواری کرتے ہوئے اس کی اگر انفرادی کوشش کریں گے تو اس کا رنگ ہی کچھ اور ہوگا. انفرادی کوشش کی بہت برکت ہے جو ملنساری کے رنگ میں رنگی ہوئی. ملنسار آدمی جو ہوتا ہے اس کے دوست بہت ہوتے ہیں، ملنسار کو ہر ایک پسند کرتا ہے. آپ ملنسار ہوں گے تو اجتماع میں لوگ آئیں گے آپ کو ڈھونڈتے ہوں گے، یار وہ جو استائی بھائی تھے نا، ویسے تو دوسرے تو بڑے ٹائٹ امام میں باندھے ہوئے تھے، اس کو تو امام میں باندھنے کا بھی ڈھنگ نہیں تھا، کپڑے بھی ایسے ہی تھے، لیکن یار بڑا مسکرا کر ملتا تھا، اس کو ڈھونڈے وہ کہاں. میں صحیح عرض کر رہا ہوں، آپ کا اگر کپڑے اور امامہ ٹائٹ ہے تو ضروری کہ لوگ آپ کی طرف بڑھتے چلے جائیں، آپ کی ملنساری حسن اخلاق کی وجہ سے لوگ آپ کو ڈھونڈتے ہوئے پہنچیں گے آپ کے پاس. اور آپ کا مطلب یہ نا کہ آپ کا فائدہ ہوگا انشاءاللہ عزوجل، جو لوگ آئیں گے ان کو جب آپ نیکی کی دعوت دو گے تو انشاءاللہ عزوجل ثواب حاصل ہوگا. تو اس لیے یہ ذہن بنا لیں کہ ملنسار. میں نے مطلب خیر خواہوں کی ترکیب بھی اسی ضمن میں بنائی تھی، اور بارہا میں نے کوششیں کی تھی کہ مطلب کچھ استائی بھائی ایسے مختص کر لیے جائیں جو اجتماع میں آنے والے لوگوں کو خوش آمدید کہیں اور ان سے اچھی طرح ملیں، ان پر انفرادی کوشش کریں، ان کو اچھی جگہ ضرورت ہو تو بٹھائیں، استنجا خانے کا رستہ دکھائیں، وضو کرنے میں اس کی مدد کریں. اب اللہ بہتر جانے کہ آپ حضرات کے اجتماعات میں کہیں اس طرح کے استائی بھائی ہیں بھی یا نہیں جو آنے والوں کو جی آیا نوں کہتے ہو. واللہ تعالی اعلم ورسولہ اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم. صلوا علی الحبیب.